क्या आउँछ रे? कार्यक्रम रोक चौतारी। कुन रेडियोमा आउने हो? उही त हो नि, रेडियो मिरमिरे 89.4 मा। आमा बुबा दाजु भाइ दिदी बहिनी सब सँगै बसी सुनौ हजुर लोक चौतारी। अब मेला पाता सुख दुख घाँस काट्दा नि वनमा हिलोक संगीत गुन्जिरहन्छ हर पल हाम्रो मनमा। सबै खाले बच्छन् गीत गाउँछ हर वन पाखा, तपाईँ हाम्रै मनमुटुमा बस्न सफल भाका। सबको मनमा उमङ्ग छाइसक्यो लोक चौतारी घर घरमा आइसक्यो। सबको मनमा उमङ्ग छाइसक्यो लोक चौतारी घर घरमा आइसक्यो। लोक चौतारी घर घरमा आइसक्यो। सुख र समृद्धि शान्तिले छाएर होस् सधैँ तिम्रो जिन्दगीमा, नयाँ बहार आएर होस्। प्रगतिका पाइलाहरू अघि बढ्दै जाउँ, तिम्रा हरेक चाहना पुरा हुँदै जाउँ। यही छ मेरो चाहना नव वर्षको तिमीलाई शुभकामना, नव वर्षको तिमीलाई लाखौँ शुभकामना। रेडियो मिरमिरे 89.4 मेगाहर्जमा अब प्रस्तुत हुँदैछ कार्यक्रम लोक चौतारी। पूर्व मेचदेखि पश्चिम महाकालीसम्म अनि हिमालदेखि तराईसम्मका लोकगीत, लोक संस्कृति र यिनै कलाकारहरू राष्ट्रका अमूल्य सम्पत्ति हुन्। नमस्कार सम्पूर्ण श्रोता महानुभावमा, यो कार्यक्रम प्रस्तुत राजु बोहरा आज पनि रेडियो मिरमिरे 89.4 मेगाहर्ज काठमाडौँबाट, सामुदायिक रेडियो पालुङ एफएम 107.2 मेगाहर्ज मकवानपुरको पालुङबाट, रेडियो मर्निङ स्टार 90 मेगाहर्ज नेपालगञ्जबाट, सामुदायिक रेडियो जागृति एफएम 87.9 मेगाहर्ज विराटनगरबाट, रेडियो धनकुटा 106.2 मेगाहर्ज धनकुटाबाट, रेडियो गणतन्त्र राति एफएम 95.1 मेगाहर्ज दाङघोराईबाट, गेमी त्रिवेणी एफएम 94.3 मेगाहर्ज रुकुमबाट, 91.9 मेगाहर्ज तलका एफएम सल्यानबाट, 89 मेगाहर्ज रामज्ञानु एफएम बर्दियाबाट, 103.4 मेगाहर्ज शक्ति एफएम हेटौँडाबाट, र 107.8 मेगाहर्ज रेडियो झिलमिला कञ्चनपुरबाट, र इन्टरनेट अनलाइन www.radiomirmire.com.np मार्फत पनि विश्वभर छाउनका लागि हाजिर छु। रेडियो लाली गुराँस मार्फत पनि तपाईँहरूले यो प्रस्तुतिलाई इन्टरनेट अनलाइनमा सुनिरहनु भएको छ। मेरा प्रिय मित्रहरू, नयाँ उमङ्ग नयाँ जोस जाँगरका साथमा हामी आजबाट नववर्ष 2073 सालको यो क्षणमा आइपुगिसकेका छौँ। गत 2072 सालमा आम नेपालीहरूले कयौँ दुःख पीडा खेप्दै खेप्दै यो वर्षलाई पार गरिसकेका छौँ। अझै पनि आम नेपालीहरूको मन चिसिएको छैन। गत वैशाख 12 गते गएको विनाशकारी भूकम्पले आम जनधनमा पुगेको क्षति, त्यसमाथि पनि भारतले गरेको अघोषित नाकाबन्दीले पनि आम नेपालीहरू निकै दर्दनाक स्थितिमा यो 2072 सालको समयलाई गुजार्नुपर्ने स्थिति रह्यो। अब 2073 सालको यो शुभारम्भ आज वैशाख 1 गते, तपाईँहरू आम नेपालीहरूलाई हामी रेडियो मिरमिरे 89.4 मेगाहर्जको तर्फबाट शुभकामना व्यक्त गर्दछौँ। कलाकारिता क्षेत्र पनि यो 2072 सालमा जुन एउटा देशको परिस्थिति नाजुक रहिरहँदाखेरि पनि कलाकार अनि सर्जक जीवहरूले यो साङ्गीतिक क्षेत्र र देशका उन्नतिका निमित्त आफ्नो मौलिक परम्परालाई यथास्थितिमा राख्नका निमित्त उहाँहरूले गर्नुभएको योगदानप्रति रेडियो मिरमिरे 89.4 मेगाहर्ज शिर झुक्याउँछ, किनकि उहाँहरूका सृजनाले धेरै सन्देश फैलिएका छन् र एक किसिमको आलो घाउमा मलम लगाउने काम गीत सङ्गीतका माध्यमबाट पनि नभएका होइनन्। 2072 सालमा सुरु भएको 2073 सालमा थप उमङ्ग जोश जाँगरका साथमा आम नेपालीहरूको दैनिकी अगाडि बढोस्। कलाकारहरूका सृजनाहरू अझै पनि सशक्तताका साथमा बजारमा आउन्। गीत सङ्गीतको क्षेत्रमा व्यावसायिक रूपमा सफलता बटुल्ने त्यो क्षणको सामना गर्नुपरोस् नेपाली सङ्गीतको क्षेत्रसँग सम्बन्धित विभिन्न कलाकारहरूले। हामी शुभकामना व्यक्त गर्दछौँ। रेडियो मिरमिरे 89.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम लोकचौतारी पनि एउटा उदाहरणीय रूपमा गत 9 वर्ष अगाडिदेखि नै कलाकारहरू र श्रोताहरूमाझ परिचित हुँदै आयो। यो श्रेय भनेको कलाकार, श्रोता र हाम्रा विज्ञापनदाता समग्र शुभचिन्तकप्रति जान्छ। हामी यो किसिमको उचाइ थप्नका निमित्त प्रस्तुति लोकचौतारीलाई हरेक तह र तब्काबाट साथ दिनुहुनेप्रति पनि शिर झुक्याउँछौँ, किनकि यहाँहरूका साथले रेडियो मिरमिरे 89.4 मेगाहर्जको यो प्रस्तुति कार्यक्रम लोकचौतारी एउटा उदाहरण बनेको छ नेपाली गीत सङ्गीत प्रेमी श्रोताका लागि र नेपाली सङ्गीतको क्षेत्रमा लागेर अगाडि बढ्नुहुने कलाकारका लागि। आजको यो बसाइमा मित्र म सधैँ यहाँहरूका सन्देशहरू लिन्थेँ, जो जहाँ जसरी सुनिरहनु भएको छ आजको बसाइ भने यहाँहरूले ध्यानपूर्वक सुनिदिनु होला, सन्देश चाहिँ नगर्नुहोला। हामीले वर्षको 364 दिन यहाँहरूको निमित्त नै प्रस्तुत भयौँ र यहाँहरूका सन्देश रोजाइहरूलाई नै हामीले समेट्यौँ। वर्षको एक दिन आज 365 दिनको अन्त्य या भनौँ 2073 सालको पहिलो दिन यो समयमा हामी कलाकारहरूका शुभकामना यहाँहरूमा आज प्रस्तुत गर्छौँ। सम्पर्कमा म लिन सकेसम्मका कलाकार, समयले भ्याएसम्मका कलाकारका सन्देशलाई हामी लिन्छौँ। 2072 साललाई हेर्ने बहानामा, फर्केर हेर्ने बहानामा कुनै कलाकारहरूका सृजनालाई हामी उच्च स्थानमा पुर्याउँदैनौँ, माथि पुर्याउँदैनौँ, अनि कुनै कलाकारहरूका समग्र मेहनत र पसिनाले सृजित सृजनाहरूलाई हामी पछार्ने काम गर्दैनौँ। यो फर्केर हेर्ने काममा यो गीतले यो स्थान पायो, फलाना कलाकारको उचाइ यो रह्यो, कुनै कलाकारहरूले 2072 सालमा कुनै उन्नति गरेनन्, विकृति मात्रै फैलाए, तर समग्र रूपमा उहाँहरूले गर्नुभएको योगदान नेपाली गीत सङ्गीत हितका निमित्त नै थिए र यो हिसाबले हामी प्रस्तुत हुँदैनौँ। सबैका सृजनाहरू, सबैका मेहनतलाई हामीले सलाम प्रकट गर्नै पर्छ। संक्षिप्त जानकारी गराउँछु नववर्ष प्रचलनमा रहेको पात्रोको विषयमा। नववर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको सुरुवातलाई भनिन्छ। नेपाल लगायतका विक्रम सम्वत मान्ने स्थानहरूमा वैशाख 1 गतेका दिन भने इस्वी सम्वत मान्ने स्थानहरूमा जनवरी 1 तारिकको दिन नयाँ वर्ष मनाइन्छ। सो दिनमा प्रचलित परम्परा अनुसार विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ। यस अवसरमा आपसमा सद्भावको आदान प्रदान गर्ने, शुभकामना दिने लिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मिठा मिठा परिकार खाएर हर्ष उल्लासका साथ मनाउने गरिन्छ। यस दिन सार्वजनिक बिदा, यानि कि आज सार्वजनिक बिदा पनि हो। विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोस र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर पनि कामना गरिन्छ। यो समयमा हामी सम्पूर्ण नेपालीहरूमा पुनः एकपटक नववर्ष 2073 यो पहिलो दिन, यो पावन क्षणमा शुभकामना व्यक्त गर्दछौँ। म केही बेरमा केही कलाकारहरूका आवाजलाई, शुभकामना सन्देशलाई अनेरमा लिनेछु, तर कार्यक्रमको प्रथम साङ्गीतिक कोसेली स्वरूप भने विन्ध्यवासिनी म्युजिक प्रालीबाट पछिल्लो समयमा बजारमा आएको नवराज गौतम र रमेश श्रेष्ठको संयुक्त प्रस्तुति छुट्यो मायाजाल बोलको भाकाबाट प्रस्तुतिको सङ्गीतमय शुभारम्भ गर्छु। विन्ध्यवासिनी म्युजिक प्रालीले एउटा टेलिफोनको माध्यमबाट मैले अफेयरमा मात्रै कुराकानी गरिरहँदाखेरि यसै म्युजिक कम्पनीका सञ्चालक सुभाष रेग्मीले आम सङ्गीत प्रेमी मनहरू, शुभचिन्तक अनि सङ्गीतसँग सम्बन्धित कलाकार महानुभावप्रति पनि नववर्ष 2073 सालको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ र यसै विन्ध्यवासिनी म्युजिक प्रालीबाट बजारमा आएको यो गीत प्रस्तुत गर्छु। कार्यक्रमको प्रथम साङ्गीतिक कोसेली स्वरूप काव्य आचार्य, राजु बोहराको स्वर, लय रमेश श्रेष्ठको शब्द रहेको छ, रमेश श्रेष्ठ अनि विमला तिमल सिन्हाको यो भाका सुन्नुहोला। त्यसपछि भने म कलाकार महानुभावका शुभकामना सन्देशलाई यहाँहरूमा आज प्रस्तुत गर्नेछु र एउटा विशेष म जानकारी गराउँछु। आजकै प्रस्तुतिबाट एक गीतको सार्वजनिककरण रेडियो मिरमिरे 89.4 मेगाहर्जबाटै हुँदैछ। यो सञ्चार माध्यममा त्यो गीत पहिलोपटक बज्दैछ। उनै कलाकारलाई म कार्यक्रमको प्रथम भागमा अनियरमा लिनेछु। उहाँका शुभकामना सन्देश यहाँहरूमा आज प्रस्तुत गर्नेछु अनि गीतका विषयमा पनि थोरै जानकारी लिनेछु। समयले साथ दिएसम्म अन्य कलाकारहरूलाई पनि समेट्नेछु। हेर्दै जाउँ समयले कति साथ दिन्छ। अहिलेलाई यो गीत नै म यहाँहरूमा आज प्रस्तुत गर्छु। कार्यक्रमको प्रथम साङ्गीतिक कोसेली स्वरूप छोटो समयमा नै अत्याधिक चर्चामा रहेको यो भाका यहाँहरूमा आज प्रस्तुत गरेँ मैले। अबलाई क्रमशः म कलाकारहरूका शुभकामना सन्देशलाई समेट्छु। समयले धेरै साथ दिएला जस्तो लागेको छैन। गत दिनहरूमा क्षितिज पारी उनको बस्तीमा यो मार्मिक सन्देश उनले पाए हुन्थ्यो लगायतका धेरै गीत सङ्गीतहरूबाट श्रोताहरूको मन जित्न सफल कलाकार किरण बाबु पुन नेपाली गीत सङ्गीतमा परिवर्तनको आशा देख्नुहुन्छ अनि गीत सङ्गीतमा एउटा पृथक क्रान्ति ल्याउन चाहनुहुन्छ। अनि नेपाली गीत सङ्गीत प्रेमी श्रोताहरूका निमित्त फरक स्वाद कसरी दिन सकिन्छ दिनरात चिन्तित बन्नुहुन्छ र त उहाँका सृजनाहरू क्रमशः निकै उत्कृष्ट आइरहेका हुन्छन्। उहाँसँग म कुराकानी गर्छु। उहाँको मनको सन्देश नामक गीत एल्बम हिम सम्झौता डिजिटलले हालै सार्वजनिक गरेको छ। हिजो मात्रै एउटा विशेष कार्यक्रममा त्यो गीतको विमोचन भएको थियो र यसै गीत सञ्चार माध्यममा म पहिलोपटक प्ले गर्दैछु। सम्भवतः म्युजिक भिडियो टेलिभिजनका पर्दामा पनि बजेका छैनन्। यो गीत तपाईँलाई म केही बेरमा सुनाउनेछु। अहिलेलाई भने किरणजीलाई म प्रस्तुतिमा स्वागत गर्छु। किरणजी यहाँलाई कार्यक्रम लोक चौतारीमा स्वागत छ। हजुर धन्यवाद। अनि हजुरहरूको लोकप्रिय रेडियो स्टेसन रेडियो मिरमिरे 99.4 MHz सुनेर बस्नुभएका सम्पूर्ण मेरा आदरणीय श्रोताहरूलाई नववर्ष 2073 सालको शुभकामना सहित रेडियोदेखि नै नमस्कार भन्न चाहन्छु। साथै रेडियो मिरमिरे हुल परिवारलाई पनि नयाँ वर्षको शुभकामना सहित आभार प्रकट गर्न चाहन्छु। यो मनको सन्देश नामक गीत एल्बम हिजो मात्रै सार्वजनिकरण भएको छ र सञ्चार माध्यममा मैले पहिलोपटक आज बजाउँदैछु। हजुर यो गीतको विषयमा थोरै जानकारी गराइदिनु होला न। पक्कै पनि जुन एउटा मनको सन्देश मैले नयाँ वर्षको शुभकामना सहित श्रोताहरूमाझ भेट गर्न चाहेको छु। जुन गीत एउटा मेरो जुन एउटा पुराना गीतहरू जुन एउटा छन् मेरा पहिलेका गीतहरू जसरी माया गरिदिनु भएको छ, साथ दिनुभएको छ, त्यसरी नै माया गरिदिनु हुनेछ भन्ने मैले पुनः आशा लिएको छु। यो एउटा निकै नै दुःखद कहानी, एउटा माया प्रेम भित्रको समर्पणलाई यसमा मैले उतार्न खोजेको छु। एउटा भनौँ बाध्यता व्यवस्थावश चोखो माया हुँदा हुँदैन, चाहँदा नचाहँदै पनि हरेक बाध्यता र परिस्थितिले टाढा हुँदाखेरि अनेकौँ किसिमका दुःख कष्टहरू झेल्न परेको कहानी छ यसमा। एउटा आफ्नो मायालुलाई भेट्न नपाउने निश्चित भएको अवस्था, एउटा भनौँ जिन्दगीको अन्तिम अवस्थामा पुगिसकेपछि आफ्नो मनको सन्देश, आफ्नो मायालुलाई आफ्नो मुटुको सन्देश आफ्नो मायालुलाई व्यक्त गरेको कुरा छ। मेरी माया बादल पारे गाउँमा मुटुको पानामा रगतले लेख्दैछु मनको सन्देश मायालुको नाममा। यो सम्पूर्ण चाहिँ नेपालीहरूको नेपाली दाजुभाइ दिदीबहिनीहरूको सम्पूर्णको मनको सन्देश हो। त्यो भएको कारणले गर्दाखेरि गीतको नामाकरण पनि मनको सन्देश भनेर गरिएको छ। जुन गीत एउटा हिजो मात्रै भनिसक्नु भयो हजुरले पनि, एउटा भव्य अनि सभ्य कार्यक्रमका बिच विमोचन पनि भएको छ। अकिरती जर्नेल साहब भरत रायमाझीको प्रमुख आतिथ्य, त्यस्तै गरी वरिष्ठ लोकगायिका आदरणीय दिदी भीमा कुमारी दुराको विशेष आतिथ्यमा यो गीतको विमोचन भएको छ। हिमसौ जोटा डिजिटल बाटो बजारमा आउँदैछ आजदेखि लगभग सम्पूर्ण रेडियोहरू लगायत टेलिभिजनको पर्दाहरूमा पनि हामीले गीतमा गीत पठाउने हामीले तयारी भएको छ। त्यसको लागि विशेष गरी मैले हाम्रो हिम सम्झौता डिजिटलका प्रबन्धक नन्दराम परियारजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनकि अहिलेको बजार यस्तो हुँदा पनि एउटा निस्वार्थ मनले एउटा भनौँ कलाकारको हक हितको लागि चाहिँ अघि बढिराख्नु भएको एउटा हिम सम्झौता डिजिटलका प्रबन्धक नन्दराम परियारज्यूलाई विशेष म धन्यवाद भन्न चाहन्छु। हुन्छ किरणजी, धेरै कुराकानी गर्ने सोच हाम्रो रहेको थियो तर छोटो अंश हामीले यो गीतलाई पनि प्रस्तुत गर्नुपर्छ भन्ने हेतुले यहाँलाई पनि 2073 साल अझै उन्नति र प्रगतिको शुभकामनाका शब्द टग्राउँदै छुटिनुपर्छ हामी। हजुर धन्यवाद, हजुरलाई पनि धेरै धेरै शुभकामना। हस् नमस्कार। र मित्र हुनुहुन्थ्यो उहाँ बहुचर्चित सर्जक एवं गायक किरण बाबु पुन। उहाँको शुभकामना सन्देशलाई यहाँहरूमा आज प्रस्तुत गरिसकेपछि पहिलोपटक उहाँकै आवाजलाई मिसाउँदै मनको सन्देश नामाकरण भएको यो गीत यहाँहरूमा आज म सुनाउँछु। त्यसपछि कार्यक्रमको मध्यान्तर पश्चात फेरि पनि आउनेछु प्रस्तुति लोक चौतारीको बाँकी बसाईमा अन्य कलाकारहरूका शुभकामना सन्देशलाई पनि जोड्नका लागि। सुन्दै गर्नुहोला प्रस्तुति लोक चौतारी। Oh,